हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। आज सन्डे एपिसोडमा उपस्थित हुने गर्दछौ हामी दुईजना, सुजिता हमाल सन्दीप, म तपाईँको दिलको साथी राजन दिल गुरुङ तपाईँको माझमा रहेर आज पनि कुराकानी गर्छौ। रमाइलो कुराकानी पनि हुने गर्दछ, सँगसँगै सुमधुर गीतहरू पनि हुने गर्दछ कार्यक्रममा। है, तपाईँसँग प्रत्यक्ष कुराकानीको लागि हामीले दुईवटा टेलिफोन लाइन खुल्ला गरेका छौँ, 0956 63 332 र 0956 63 333 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा। तपाईँको मनमा भएको वेदना, हाँसो, खुसी, रोदन जे छ त्यो हामीसँग सेयर गर्नुहोस्। हामी जस्ट रमाइलो भन्छौँ होइन, तर आज चाहिँ हामी रमाइलो सँगसँगै सबै कुराहरू चाहिँ आज मिक्स गरेर कुराकानी गर्छ होइन। आज हामीसँग तपाईँको लागि भनेर केही पुरानो तर सदाबहार आधुनिक गीतहरू पनि छ, एउटा मिक्स पनि छ। के राजनजीले भनेको, मेरै रोजाइमा पर्ने गर्छन् प्राय, म एक दिन आउँछु, सुजिता धेरै दिन आउने गर्दछ यो प्रोग्राममा, त्यही भएर पनि आज छोडिदिएको भन्दा पनि सुजितालाई अलिक सजिलो बनाइदिएको के। वेल फ्रेन्ड, तपाईँ यति बेला रेडियो अर्पण 107.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोय। जस्ट फर इन्जोयमा कहिले हाँसो, कहिले रोदन, कहिले सुख, कहिले दुःख हुने गर्दछ, सो कुरा चाहिँ हामी तपाईँको माझमा रहेर कुराकानी गर्छौँ है। तर भन्न त हामीले रोदन यस्तो भनिन्छ, तर हामी जस्ट रमाइलो मात्र कुराकानी गर्दै आइरहेका छौँ प्रोग्राम जस्ट फर एनसीमा। आज भने दुःख सुखको दुईवटै मिक्स भएको हुन्छ होइन। यस्तो अब तपाईँको जीवनमा चाहिँ सुख र दुःखमा कुन चाहिँ बढी छ, कुन चाहिँ बढी भइराखेको छ भनेर चाहिँ सोध्नु मन लागेको छ। यो टपिकमा रहेर आज कुराकानी पनि गर्छौँ। यति बेला कोही साथी आइसक्नु भएको छ, 0956 63 332 र 0956 63 333 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। र यति बेला भने हाम्रो राज्यले हामीलाई इसारा गरिसक्नु भएको छ कहाँबाट को मित्र आउनु भएको छ भनेर। आउनुहोस् उहाँलाई स्वागत गर्छौँ। हेलो हेलो, नमस्ते हजुर। नमस्ते नमस्ते, निकै मिठो मुस्कान दिँदै आउनु भयो, कहाँबाट को को बोल्दै हुनुहुन्छ? कस्तो भूमिका बाँधेर बोल्ने कि कर्णप्रिय लाग्छ कि मलाई भूमिकाजीको आवाज होइन, भूमिकाजी आउनु भएन भने कस्तो कस्तो लाग्छ, खल्लो खल्लो लाग्छ होइन। अनि के छ भूमिकाजीको नयाँ नौलो खबर? नयाँ नौलो खबर एकदम ठिकठाकै छ भनौँ दिदी, मकै रोपेर भ्याइयो, आनन्द छ। अब मकै रोप्यो अनि पानी चाहिँ परेको छ कि छैन मकनपुरतिर भूमिकाजी? पानी परेर नै मकै रोपेको, अस्ति 22 गते त्यही त हावाहुरी सबै चले नै हो, त्यही पानी परेको सदुपयोग चाहिँ गरिराख्नु भएको छ है भूमिकाजी। अब भूमिकाजीसँग टपिकमै कुराकानी गरौँ, भूमिकाजीको जीवनमा सुख र दुःखमा कुन चाहिँ बढी छ कि बराबर? अहिलेसम्मको यो उमेरसम्म आइपुग्दा जी भूमिकाजी, तपाईँ सुख दुःखमा कुनमा बढी, कुन बढी भयो सुखको, एकदम सुखी अनुभव गर्नुभयो कि अहिलेसम्म आउनलाई, कि एकदम धेरै दुःख पीडामा झेल्दै आउनुभयो यो तपाईँको यो उमेरसम्म आइपुग्दा चाहिँ? दुःख सुख बराबरै नै, अब सधैँ सुख पनि हुँदैन, सधैँ दुःख पनि भइ होइन बराबर रमाइलो घमाइलो यस्तै गरेर चाहिँ अब दुःख पर्दा चाहिँ दुःख नै चाहिँ भन्दिनँ म. अब सबै दुःख पनि हुँदैन, सबै सजिलै आरामै भनौँ न, अब बराबर दिँदै बराबर. तपाईँ सुखमा पनि रमाउन सक्नुहुन्छ, भिज्न सक्नुहुन्छ, दुःखमा पनि साथ दिन र सम्झाउन सक्नुहुन्छ परेपछि. हजुर हजुर, अब परेपछि डर्नु पनि पर्यो भनौँ न, दुःखमा माथिने दुःखमा आत्ने खालको छैन, दुइटै रमाइलै हो. अब दुःख पर्दा पनि अब यहाँ यस्तो भयो छोडे हिँड्ने खालको पनि होइन है, दुइटै जीवन तपाईँको जीवनमा दुइटै बराबर छ होइन, दुइटै भोग्दै आउनु भएको छ. भूमिकाजी, त्यो अब यो सुख र दुःखलाई जोख्न मिल्ने भएको भए चाहिँ कुन चाहिँ बढी हुन्थ्यो होला कि केही न केही त अलिकति फरक त आउँथ्यो होला नि त. खै अहिलेसम्म मैले अनुभव गरेको चाहिँ मलाई खासै धेरै दुःख भएको भन्न, यसपालिको 70 भित्रमा चाहिँ एक्सिडेन्ट पर्दा चाहिँ लास्ट दुःख लाग्यो होइन. एक्सिडेन्टमा पर्नु भएको थियो, बाइक एक्सिडेन्ट पर्दाखेरि अब भित्र बाहिर गर्दा नै मान्छेले उचालेर लिएर जानुपर्ने अवस्था हुने बेलामा चाहिँ त्यो दुःख, त्यो अवस्थामा चाहिँ दुःख लाग्यो भनौँ न, त्यस्तो अवस्था किन भयो होला मलाई मात्रै, त्यही बेला पनि धेरै सहयोग गराए होइन, त्यति बेला चाहिँ दुःखले जित्यो होइन. त्यही बेला त अलिक दुःख नै लाग्यो, अब हात पनि प्लास्टर गरेर झुन्डाइ राखेको, अब खुट्टा पनि अब त्यस्तो टाका मारेर चाहिँ टेक्न नमिल्ने अवस्था भएपछि होइन, त्यस्तो अवस्था हुने बेलामा चाहिँ दुःखी लाग्यो, तर अरू बेलामा खासै मलाई यही दुःख भयो भन्ने कुनै मनमा चाहिँ रहेन. अहिले चाहिँ कस्तो छ तपाईँलाई त्यो हात खुट्टाले दुःख दिन्छ कि दिँदैन? अहिले त कार्तिकमा त्यस्तो कल त ठिकठाक भइसक्यो, एकदम एकदम पर्फेक्ट हो. हजुर एकदम अहिले राम्रो भइसक्यो कि. अब तपाईँसँग टपिकमा कुराकानी गरौँ, तपाईँको कुनै सन्देश छ भने राख्न सक्नुहुन्छ, नभए सम्झना राख्न सक्नुहुन्छ. सम्झना राख्छु, सन्देश खासै केही पनि छैन, सम्झना भन्नुपर्दा विशेष गरी तपाईँहरू दुवैलाई लागि र मेरो साथीहरू र त्यसै अर्पणको तमाम श्रोताहरूको लागि र साँच्चै कि हाम्रो भूमिकाजीले कतिमा पढ्नुहुन्छ? त्यो पनि पुग्छ भनेर चाहिँ अनुमान गरे कि सेरै पुगिन्छ नि ज्योतिष शास्त्र. भूमिकाजी के गर्ने अब, छुट्टी नै छुट्टी नै मन थिएन, अन्य साथीहरूलाई पनि पालो दिनु पर्यो होइन त. हजुर, प्रोग्राममा आउँदै गर्नु होला भूमिकाजी, अहिले भने हामी छुट्टिन्छौँ, नमस्कार. हाम्रो राजीले उहाँले नमस्कार भन्न नपाउँदै हतार भएर काटिदिनु भयो. भूमिका स्याङतान मकनपुर खाङकडादेखि रमाइलो कुराकानी, 70 सालमा चाहिँ दुःखैले बढी जित्यो हो कि जस्तो कुराकानी गर्नुभयो. यति बेला कोही साथी आइसक्नु भएको छ, फेरि पनि हेलो नमस्ते. नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शक्तिखोरबाट गोविन्द चेपाङ बोल्दैछु सर. शक्तिखोरबाट गोविन्द चेपाङ, हजुर हजुर. गोविन्दजी हजुर, कार्यक्रममा पहिलो पल्ट हो जस्तो लाग्यो नि. म दोस्रो पटक हो सर, मसँगको कुराकानी चाहिँ पहिलो पल्ट हो जस्तो लाग्यो. मसँग पनि पहिलो हुनुसक्छ. गोविन्दजी के गर्नुहुन्छ आजभोलि? खासै छैन सर, म कृषि प्रधान कृषि भन्छु, तर खै के कृषि भन्नु, सबैतिर भ्याउनु भएको छ होइन. ठिकै ठिकै. अब कृषितिर आबद्ध भएर पनि अन्त पनि आबद्ध छु जस्तो कुराकानी चाहिँ गर्नुभयो. हजुर हजुर. अब यो समयसम्म आइपुग्दा, तपाईँको यो जीवनसम्म आइपुग्दा चाहिँ सुखले जित्या छ कि दुःखले जित्या छ भन्ने कुरो चाहिँ सोध्न मन लाग्यो कि. खै उस्तो उस्तै छ, सुख दुःख बराबरी नै होला सर. कम्पेयर गर्दा लगभग दुइटै बराबर जस्तो देखिएको छ. हजुर हजुर. जोख्नै मिल्ने भएको भए त अलिकता यताउता त हुन्थ्यो होला नि. त्यो नमिल्दो रहेछ सर, अब के गर्नु र, नमिलेकै भएर चाहिँ त्यो दुइटै बराबर छ जस्तो लाग्यो है. हजुर हजुर. अब खै खासै त्यस्तो दुःख पनि परा लाग्दैन, खासै सुख भएर त्यस्तो सुखैमै छ जस्तो लाग्दैन कि. अहिलेसम्म सामान्य जीवन जिउँदै आउनु भएको छ. ठिकै ठिकै, सबैले सामान्य जीवन नै बिताउने होइन नि त. उहाँले धेरै सुखीको अनुभव पनि गर्नु भएन अरे, धेरै दुखीको अनुभव पनि गर्नु भएन अरे, भनेपछि सामान्य भएन. ठिकै छ, दुइटै बराबर रहेछ नि. गोविन्दजीको कुनै सन्देश? सन्देश भन्दा नि अब सम्झाउन चाहन्छु सर. सम्झना कसको लागि? मेरो हजुरआमा, बुवा मम्मीलाई अनि भाइ बहिनीहरू, मेरो विशेष मेरो मिसेस र मेरो छोरो सम्राट चेपाङलाई चाहिँ सम्झाउन चाहन्छु सर. हजुर, आगामी प्रोग्राममा पनि आउँदै गर्नु होला, अहिले भने हामी छुट्टिन्छौँ. गोविन्दजी हस्त नमस्कार. हस् नमस्ते. हजुर गोविन्द चेपाङ हुनुहुन्थ्यो शक्ति खोरबाट, उहाँसँग पनि हाम्रो रमाइलो कुराकानी भयो। दोस्रो पटक हो भनेर भन्दै हुनुहुन्थ्यो, फेरि पनि कोही साथी हुनुहुन्छ होइन राज? होइन राजले यति बेला चाहिँ गीत सुन्नुपर्छ भनेर चाहिँ भन्नुभएको छ। सुजितालाई कुरा गर्नु लागेको, सुजिताको जीवनमा चाहिँ सुख र दुःख कुन चाहिँ भयो? अब यो गीतपछि कुरा, यो गीतपछि कुरा गरौँला। हुन्छ, यति बेला पनि तपाईँको लागि उपहार एल्बमबाट उदित नारायण झा अनि दिपा नारायण झाको आवाजमा, कसले देला तिमीलाई माया मैले दिए जति, माया मैले दिए जति, हो कसले देला तिमलाई माया मैले दिए जति, झिका तुलो जोखौ आज कसको माया कति, जैले पनी के रकारा जैले पनी शंका शंकाले त क्या नाम भन्छ जलौ छरे लंका, हो जैले पनी के रकारा जैले पनी शंका शंकाले त क्या नाम भन्छ जलौ छरे लंका, सोझो मान्छे जान्दैन म पुरा बनावटी, झिका तुलो जोखौ आज कसको माया कति, छैन भने छैन माया के को खस खस, मनोरञ्जनका लागि सुनो हजुर रेडियो छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हात खुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हात खुट्टामा धेरै पसिना आउने, नाउको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण, यौनरोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातुरोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर दुई मेन रोड टाढी चौक चितवन, फोन 056-5630-341, एम्बुलेन्स 98455-64-222। टाइल्स, सेनेटरी एवं बाथरूम फिटिंग का सामान को लागि मात्र मैनाली हाइड्रोडेन सेनेटरी, मात्र मैनाली हाइड्रोडेन सेनेटरी। हजुर, हामी कहाँ दक्ष टाइल्स मिस्त्री, दक्ष प्लम्बर, टाइल्स, सेनेटरी का सामान, बाथरूम का सामान, सलामी पाइप रेलिंग, किचन फिटिंग का सामान सुपथ मूल्य में पाइन्छ। हामी कहाँ रोकियो कंपनी को धारो 7 वर्ष को ग्यारेन्टी, पांडा मोटर रिजाल पोलिटैंकी, धारा फिटिंग, पीवीसी पाइप, जीआई पाइप पनि उपलब्ध रहेको जानकारी गराइन्छ। सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी, हिमालयन बैंकको आडैमा, रत्ननगर 1 चौराहा चोक चितवन, प्रोप्राइटर लीलानाथ मैनाली, राजेन्द्र मैनाली, मोबाइल 98550-62-238, 98450-43-011, 98450-92-099। पुनश्च हिन्डवेयर धाराको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा,

म कहिल्यै एसएलसी पास नहुने भए। त्यही त यार, अब पढेर काम छैन। यार यी लाछीहरूको कुरो, ठाउँमा गएर पढे पो पास भइन्छ। भरतपुर स्थित आईओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेशन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि। फोन नम्बर 0556 63 396, मोबाइल 98550 62 377। साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ। फेरि आज पनि डुङ डुङ्टी गनाउने गरी टन्न रक्सी खाएर आएछन्। चुप, मैले रसी खाएँ त मेरै पैसा खाएँ, तेरो मैले केही खाइरहेको छु? अरे भगवान्, मेरो त कर्मै फुटेको, लोग्ने पनि कस्तो पर्यो, दिन दिनै रक्सी खाएर हैरान पारिसके। होइन, यिनको जान रक्सी खाने बानी छुटाउने उपाय छैन भने किन नहुनु ठुली भाउजू। मुस्कान हर्बल सप नारायणगढमा थाहै नपाई जान रक्सी छुटाउने आयुर्वेदिक औषधि पाइन्छ, खुरुक्क त्यहाँ जानुस् त। सम्पर्क मुस्कान हर्बल सप पिया सुपर मार्केट सैचोक नारायणगढ सन्चु फर्माको पछाडि। फोन नम्बर 0557577 521930 र मोबाइल 98451 169। रेडियो अर्पण 104.5 MHz। धेरै धेरै स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि प्रोग्राम जस्ट फर इन्जोयको बाँकी यो एपिसोडमा उपस्थित भइसकेका छौँ। म छु तपाईँको दिलको साथी राजन दिलग्रुङ, अनि म सुजिता हमाल। राम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल। सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz, सँगसँगै इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ www.radioarpan.com.np। तपाईँसँग रमाइलो कुराकानी, तपाईँको सन्देश सम्झना, तपाईँको आफन्तजन प्रियजनको माझमा पुर्याउनको लागि हामी उपस्थित हुने गर्दछौँ हरेक दिन 11 बजेको अर्पण खबर पछि। मैले त बिर्सेँ के गरिरहेको छौँ सुजिता, दुःख सुख होइन दुवै। तपाईँले के कस्तो अनुभव गर्नुभएको अहिलेसम्म? तपाईँको जीवनमा सुखले पेलिराखेको छ कि दुःखले पेलिराखेको छ? भनेको मतलब सुख दुःख कतिको आइपरेको छ तपाईँको जीवनमा? यही कुराकानीमा रहेर, यही टपिकमा रहेर हामी कुराकानी गरिरहेका छौँ। 0556 63 332 र 0556 63 333 तपाईँको लागि खुल्ला गरेका छौँ। सँगसँगै केही आधुनिक गीतहरू पनि लिएर आएका छौँ। कोही साथी हुनुहुन्छ इन्द्रास? हुन्छ, यति बेला पनि तपाईँको लागि एउटा अर्को एउटा आधुनिक आवाज राख्छौँ तपाईँको माझमा। रामकृष्ण ढकालको आवाजमा रहेको छ माया गर्नेको सोको माया। Thank you. अनुहारले रेटे को पनि दे रमाइलो नै केही नै साङ्गीतिक यो मिठो साङ्गीतिक आवाजपछि हामी पुनः स्वागत गर्न चाहन्छौँ प्रोग्राम जस्ट फर एनसीमा तपाईँको लागि मन छुने आवाज रामकृष्ण ढकालको आवाज राख्यौँ माया गर्नेको छुको माया कहिलेकाहीँ सानोतिनो कुराले गर्दा पनि मिसअन्डरस्ट्यान्डिङ हुन जान्छ होइन एकअर्कामा बुझाइमा भर पर्न सकिँदैन त्यही भएर चाहिँ यस्ता ठुल्ठुला कुराहरू पनि आउन सक्छन् कि माया तोडिन सक्ने जस्ता कुराहरू पनि आउन सक्छ होइन सुजिता कहिलेकाहीँ तिमी मसँग झगडा गर्छौ कि त्यही भएर चाहिँ भनिरहे उनीहरूलाई सानो कुरा हुन्छ त्यसैलाई चाहिँ तिमी ठुलो देख्छौ र कुरा गर्नु झगडा गर्न कसिन्छौ कि मान्छेको स्वभाव हो सबैको झगडा सधैँ एउटै मुड हुँदैन होइन 0555332 अनि 0555332333 तपाईँको लागि खुल्ला गरेका छौँ अब हामी एकजना साथीसँग मात्रै कुरा गर्छौँ रेडियो अर्पण 104.5 MHz प्रस्तुति कार्यक्रम जस्ट फर इन्जोयको एपिसोडमा राज किन अहिले टाटा बाइबे गर्ने बेला भइसकेको होला भर्खर 11:44 गएको छ एकजना साथी लिनै पर्ने हुन्छ होइन सुजिता पक्कै पनि एकजना मित्र आउनु भएको छ रामलाई राजजीले राजजीले त बाहिर पठाउने विचार गरिराख्नु भएको छ 0555332 0555332333 तपाईँको लागि खुल्ला गरेका छौँ अब मैले अघि नै सोधेको थिएँ नि त मैले सुजितालाई सुख र दुःख जीवनमा चाहिँ कुन चाहिँ बढी छ अथवा बराबर छ कि के छ सुख दुःख अब अहिलेसम्मको यो उमेरमा आइपुग्दासम्म सुख दुःख दुइटै परिराख दुइटै दिल्दैन होइन यदि जोख मिल्ने भएको भए कुन चाहिँले जित्थ्यो होला सुख दुःख अब जोख्नै मिल्दैन असम्भव कुरा अहिलेको कन्डिसन हो भने चाहिँ दुःखले जित्थ्यो होला होइन पढ्न पाइएको छैन पढ्नलाई पनि मन लागिराखेको छैन होइन एक्जाम आउनु लाग्छ सुजिताको दुःखले जित्यो वेल फ्रेन्ड आज आजको यो दिनबाट चाहिँ जस्ट फर इन्जोयबाट चाहिँ टाटा बाई बाई गर्नुपर्ने बेला भएको छ राजले इन्जोयमा आउनु भएको थियो दुईजना मित्रहरू मकानपुरबाट हुनुहुन्थ्यो भूमिका र शक्तिपुरबाट हुनुहुन्थ्यो गोविन्द सपाल दुवैजनालाई धेरै धेरै धन्यवाद छ हाम्रो तर्फबाट यतिन्जेलसम्म रेडियो अर्पण 104.5 MHz सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर सुनेर तपाईँले साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ र हाम्रो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि प्राविधिक कक्षीमा रहेर हामीलाई एक घण्टासम्मको लागि राज्यले एक घन्टा नभनौ 30-35 मिनट कति जियोस् होइन उहाँ त बस्नुलाई त 6 घन्टा 7 घन्टै बस्नुहुन्छ तर पनि हामीलाई चाहिँ त्यति दिनजेलसम्मको लागि साथ दिनुभयो राजलाई हृदयदेखि नै आभार व्यक्त गर्दै अन्तिममा तिमीलाई कुनै फल यासकुमार अनि प्रकृति गिरीको आवाजमा बाटोमुनिको फूल नेपाली मुभीबाट यो सङ्ग तपाईँको माझमा छाड्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म सुजिता हमाल एकसाथ बिदा नमस्कार आखर साउछ आखर साउछ तिमीलाई कुनै पल नभेटु म यो मन डराउँछ यो मन डराउँछ रेडियो अर्पण 104.5 MHz

नेपाल निजामती कर्मचारी युनियनको छैटौं महाधिवेशन आजदेखि चितवनको टाँडीमा शुरू भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले अहिले केही बेरमा महाधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम छ। कर्मचारी युनियनको अधिवेशनका लागि प्रधानमन्त्री कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, कमला पन्त, बद्री पाण्डे लगायतका नेताहरू चितवन पुगिसक्नु भएको छ। देशभरबाट 630 जना प्रतिनिधि र पर्यवेक्षक गरी 1000 बढ़ीको सहभागिता रहने भएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्षका लागि सुबोध देवकोटाको एकल दावेदारी रहेको छ। गोर्खा, तनहुँ, लमजुङ, सुर्खेत लगायतका जिल्लामा एकता भए पनि केन्द्रमा भने कंग्रेस निकट कर्मचारी टुंगिएको छ। नेपाल निजामती कर्मचारी संघको नेतृत्व शोभाकर रेग्मीले गर्नुभएको छ। अधिवेशनको 70 जना सदस्य निर्वाचित गर्नेछ भने 5 जना मनोनित हुनेछन्। चितवनमा रहनुभएका प्रधानमन्त्री सुशील कोइराला भेटवार्तामा व्यस्त रहनु भएको छ। नेपाली कंग्रेसका सभापति समेत रहनुभएका कोइराला संविधान सभाको दोस्रो निर्वाचनमा चितवन क्षेत्र नम्बर 4 निर्वाचित हुनुभएको थियो। आफू निर्वाचित भएपछि पहिलो पटक चितवन पुग्नुभएका कोइरालाले आज सो क्षेत्रका कंग्रेस कार्यकर्ताहरूसँग भेटघाट गर्नुभएको छ। भेटमा प्रधानमन्त्री कोइरालाले निर्वाचनका समयमा कंग्रेसले दिएका आश्वासन पूरा गराउने कुरामा आफू प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मोहन वैद्यसँग एकता गर्नका लागि शान्ति र संविधान बाहिर जान लागेको भन्ने हल्ला गलत भएको बताउनु भएको छ। विराटनगरमा सम्पन्न पार्टीको महाधिवेशनका बारेमा जानकारी दिन पार्टी मुख्यालय कोटेश्वर पेडिस डाँडामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वैद्य माओवादी पनि शान्ति र संविधानको विरोधी नभएको बताउनुभयो। अध्यक्ष प्रचण्डले आफू काठमाडौँ आउँदा कूटनीतिक वृत्तमा समेत एकीकृत माओवादीले शान्ति र संविधान छोड्यो भन्ने गलत हल्ला फैलाएको बताउनुभयो। उहाँले आफै शान्ति सम्झौताको हस्ताक्षरकर्ता भएकाले शान्ति र संविधान बाहिर जान नसक्ने दावी गर्नुभयो। एकीकृत माओवादीको महाधिवेशनमा केन्द्रीय समितिका लागि आएको नामावली बाबुराम भट्टराईकै सहमतिमा आएको भन्दै प्रचण्डले समितिमा थपिने अन्य 52 जना सदस्यहरूमा बाबुराम पक्षका नेताहरूलाई समावेश गरिने जानकारी दिनुभयो। आगामी सार्क शिखर सम्मेलन कहाँ गर्ने भन्ने विषयमा सम्मेलन स्थलको खोजी भइरहेको छ। काठमाडौँ र पोखरा मध्ये कहाँ र कुन स्थानमा गर्ने भन्ने विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ। परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले नेपालमा हुने आगामी सार्क शिखर सम्मेलनका लागि सम्मेलन स्थलको सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराउनुभयो। उहाँले त्यसका लागि पोखरा र काठमाडौँ मध्ये एक उपयुक्त हुने पनि बताउनु भएको थियो। पोखरामा भएको भए एक कार्यक्रममा उहाँले सार्क सम्मेलनका लागि सम्भाव्यता अध्ययन भइरहेको र छिट्टै निर्णयमा पुग्ने पनि बताउनुभयो। ललितपुरको गुहारकोमा आज बिहान भारतीय ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार 5 थर घर भई हाल इमाडोल बस्ने 19 वर्षीय आयुष्मा लिम्बू रहेकी छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएनबी अस्पतालमा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैबीच नुवाकोटको विदुर 7 ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। स्थानीय 63 वर्षीय दलबहादुर कुँवरलाई 23X3500 नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। कुँवरको मृत्यु भएपछि अहिले उक्त क्षेत्रमा स्थानीय बासिन्दाहरूले प्रदर्शन जारी राखेका छन्। स्थानीयको प्रदर्शनपछि त्यहाँको अवस्था तनावग्रस्त रहेको छ। विद्यार्थी संख्या कम भएका र शिक्षक दरबन्दी धेरै भएका नजिकै अर्को विद्यालय भएका गरी प्युठानमा 10 विद्यालय मर्ज भएका छन्। नयाँ शैक्षिक सत्र शुरूसँगै जिल्लामा देखिएको शिक्षक अभाव तथा विद्यालयहरूको लागि विद्यार्थी अभाव अन्त्य गर्न मर्ज गरिएको जिल्ला शिक्षा अधिकारी अर्णप्रसाद न्यूपानेले जानकारी दिनुभयो। पहिलो चरणमा 10 विद्यालयहरूको मर्ज कार्य सम्पन्न भएको भन्दै विद्यार्थी संख्या थोरै भएका विद्यालयमा पुनः मर्ज गर्न सकिने अधिकारी न्यूपानेले बताउनुभयो। जिल्लामा द्वन्द्वको समयमा निजी विद्यालयहरू बन्द गरिएको अवस्थामा सरकारी विद्यालयहरूको स्थापना धेरै भएको र हाल निजी विद्यालयहरू संचालनमा आउँदा विद्यालयहरूको मर्ज प्रक्रिया शुरू गर्नु परेको शिक्षक संघका अध्यक्ष बलबहादुर महतराले जानकारी दिनुभयो। हाल समायोजनमा रहेका अधिकांश प्राथमिक विद्यालय स्तरका विद्यालयहरू रहेका छन्। मर्ज गरिएका विद्यालयहरूमा 7 जनादेखि 25 जनासम्म विद्यार्थी संख्या रहेको विद्यालयहरू परेका छन्। म्याग्दीमा लामो समयपछि पक्की विद्यालय भवन निर्माण भएपछि बाजागाजासहित खुशियाली मनाइएको छ। खरले छाएको झुपडीको विद्यालयबाट मुक्त भएका सब भन्दै शिक्षक विद्यार्थी र अभिभावकहरूले विद्यालयको प्रांगणमा बाजासहित नाचगान गरेका थिए। म्याग्दीको बाबिया चोर गाविस नौ हिदीमा रहेको बाल कल्याण प्रावि नयाँ भवन निर्माण भएपछि अभिभावक र विद्यार्थीले बाजागाजासहित नाचगान गरेर खुशियाली मनाएका हुन्। विक्रमसम्म 2067 स्थापना भएको कक्षा तीनसम्म पठन पाठन हुने गर्दछ। उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट सहयोग प्रदान भएपछि नयाँ पक्की भवन निर्माण भएको हो। राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छन्। नेपाल बाणी नेटवर्क सुन्दै रहनुहोला। कविज्यू नमस्कार। नमस्कार। लौ न कविज्यू, राम्रो विश्वासिलो ओरिजिनल अनि सुपथ मूल्यमा घरायसी प्रयोगका विद्युतीय सामग्रीहरू कहाँ पाइन्छ होला? सामसुङ, हिमस्टार, बजाज कम्पनीका चाहिएमा सामान, मेघा इलेक्ट्रोनिक्स नै विश्वासिलो नाम। यति कुरा चाहिँ जान, टिभी, फ्रिज, वासिङ मेसिन भर पर्दो बलियो र सस्तो, अन्त पाइन्न ओरिजिनल सामान मेघामा पाए जस्तो। सामसुङ र हिम स्टार ब्रान्ड का टिभी, फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रो ओभन, एयर कन्डिसनर, राइस कुकर, पंखा, आइरन, बजाज कम्पनीको ग्यास चुलो, पंखा, प्रेसर कुकर, आइरन, टाइमेक्स कम्पनीका ग्यारेन्टी वाला आकर्षक घडीहरू, साथमा इन्भर्टर, ब्याट्री, डिस होम लगायत अन्य घरायसी प्रयोजनका विद्युतीय सामग्रीहरू उपलब्ध छ। सम्पर्क मेगा इलेक्ट्रोनिक्स रत्नगर दुई टाँडी बजार पिपल चौतारीको ठिक अगाडि उत्तर तर्फ, फोन नम्बर 0556363304, मोबाइल 98450272151। ल हेर यो झोक्राको होइन एसएलसी कस्तो गरी बर्बाद भयो नि दाई, गतिलो पढ्ने ठाउँ नपाउनाले एसएलसी नै दिन पाइएन। यसपालि जे भो भो, अर्को सालको लागि तयारी गर्नुपर्छ। न्यू साइनिङ एजुकेशन सेन्टरमा एसएलसी फेल भएकाहरूलाई 8 विषयको कक्षा सञ्चालन गराइन्छ। प्रत्येक हप्ता क्लास टेस्ट, प्रत्येक महिना फुल मार्क्सको परीक्षा लिई एसएलसीको लागि विद्यार्थीहरूलाई सक्षम बनाइन्छ। हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टू को कक्षा सञ्चालन। स्वागत छ। अब विदेशका खबर। पूर्वी युक्रेनमा आज स्वतन्त्रताका लागि जनमत संग्रह हुँदैछ। जनमत संग्रहमा मतदातालाई उनीहरू स्वतन्त्र जनगणतन्त्र स्थापनाको पक्षमा छन् वा छैनन् भन्ने प्रश्न गरिनेछ। यसलाई धेरैले रसियासँग मिलान हुने पूर्व कार्यको रूपमा लिएका छन्। दुई क्षेत्र दमस्कस तथा लुगास मा जनमत संग्रह हुन लागेको हो। यी दुई क्षेत्रले जनमत संग्रहपछि रसियामा समावेश हुने विश्वास पश्चिमी मुलुकले गरेका छन्। शीतयुद्धपछि मस्को र पश्चिमी मुलुकहरूको सम्बन्ध सबैभन्दा तनावपूर्ण बनेको छ र मतदानपछि यो अवस्था अझै नराम्रो हुने अनुमान गरिएको छ। युक्रेनका केही भूभाग टुक्रिएर रूसमा विलय हुने घोषणा गरेपछि त्यहाँ हिंसात्मक घटनाहरू बढ्दै गएका छन्। सिरियाको होम्स स्थित क्षतिग्रस्त ओल्ड सिटीका सयौं बासिन्दा आफ्नो घर फर्केका छन्। त्यस क्षेत्रबाट विद्रोही पलायन हुने सम्झौता अनुसार उनीहरू घर फर्केका हुन्। त्यहाँका प्रत्येक घरमा द्वन्दको संकेत देखिएको छ र गोली तथा बमले पारेका प्वाल हरेक घरमा देख्न सकिने एएफपी ले जनाएको छ। होम्स शहरमा करिब 2 युद्ध चलेको थियो। विद्रोहीको अन्तिम समूह शुक्रबार ओल्ड सिटीबाट बाहिरिएको थियो। उनीहरूले सरकार र प्रतिपक्षी सेना बीच भएको सम्झौतापछि एक जिल्लालाई छोड़ी अन्य जिल्लालाई सरकारको नियन्त्रणमा छोड़िदिएका थिए। दुबईको बाहिरी भागमा बस पल्टिँदा 13 एसियाली मुलुकका कामदारहरूको मृत्यु भएको छ। अन्य 16 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दुर्घटना इमिरेट्स मार्गमा भएको थियो। त्यस मार्गले राजधानी अबुधाबी तथा संयुक्त अरब इमिरेट्सको उत्तरी भागलाई जोडेको छ। दुर्घटना दुबईको बाहिरी भागमा रहेको रुआयामा भएको बताइएको छ। दुबईको जनसंख्या 22 रहेको छ र त्यसमा ठूलो संख्यामा एसियाली रहेका छन्। अब खेल खबर। 17 राष्ट्रिय पौडी प्रतियोगिता आजबाट शुरू हुँदैछ। राष्ट्रिय खेलकुद परिषद राखेको तत्वावधानमा तथा नेपाल पौडी संघको आयोजनामा शुरू हुन लागेको प्रतियोगिताका खेलहरू साधबाट स्थित पौडी पोखरीमा सञ्चालन हुनेछन्। भोलिसम्म चल्ने प्रतियोगितामा 5 विकास क्षेत्रका 41 जिल्ला, नेपाली सेना र नेपाल प्रहरीका 45 महिला सहित 123 खेलाड़ीको सहभागिता रहने पौडी संघका अध्यक्ष अशोक भद्राचार्यले जानकारी दिनुभयो। यस्तै प्रतियोगिताबाट दक्षिण कोरियाको इन्चोनमा हुने 17 एसियाली खेलकुदका लागि खेलाड़ी समेत छनौट हुने पौडी संघले जनाएको छ। प्रारम्भिक चरणमा समान चार चार पुरूष र महिला गरी खेलाड़ी छनौट गरिने बताइएको छ। लुम्बिनी राष्ट्रिय च्याम्पियनशीप अन्तर्गत पौडीको प्रतियोगिता अन्तिम हो। लुम्बिनी राष्ट्रिय च्याम्पियनशीपमा विभिन्न 33 खेलका राष्ट्रिय प्रतियोगिता समावेश थिए। यसअघि 32 खेल सम्पन्न भइसकेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा भोलिदेखि हुने 19 राष्ट्रिय विद्यालय स्तरीय विशेष खेलकुद प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिका सदस्य मिन कुमार शर्माले जानकारी दिनुभएको छ। खेलहरू त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दुई दिनसम्म चल्नेछ। शारीरिक अपाङ्ग, दृष्टिविहीन र बहिरा क्षेत्रतर्फ एथलेटिक्सको छात्र छात्रातर्फ विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ। शारीरिक अपाङ्गमा 92 खेलाड़ीले 14 स्वर्ण, दृष्टिविहीनमा 117 खेलाड़ीले 12 स्वर्ण तथा बहिरातर्फ 97 खेलाड़ीले 12 स्वर्ण तालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपा कोषाध्यक्ष इन्द्रबहादुर थिङको संयोजकत्वमा 10 सदस्यीय आयोजक समिति समेत गठन गरिएको छ। र भारतमा जारी आईपीएल क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा किङ्स इलेभेन पंजाब र कोलकाता नाइट राइडर्स तथा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर बीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली समय अनुसार दिउँसो 4:15 शीर्ष स्थानमा रहेको पंजाब र 5 स्थानमा रहेको कोलकाता बीच प्रतिस्पर्धा हुनेछ। पंजाब जर्ज बेली तथा कोलकाता गौतम गम्भीरको कप्तानीमा मैदानमा उत्रदैछन्। 8 खेलबाट 14 अंक जोडेको पंजाब आजको खेल पनि जित्दै शीर्ष स्थानमा यथावत रहन खोज्दा कोलकाताले पंजाबलाई रोक्ने प्रयास गर्ने प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा राति 7:00 राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर प्रतिस्पर्धामा उत्रदैछन्। राजस्थान श्रीनिवासनको कप्तानीमा रहँदा बेंगलोरलाई विराट कोहलीले सम्हाल्नेछन्। 8 खेल खेलेको राजस्थान 10 अंक सहित तेस्रो स्थानमा छ भने 8 खेलबाटै 6 अंक जोडेको बेंगलोर छैटौं स्थानमा रहेको छ। प्रतियोगिता अन्तर्गत गए राति भएको खेलमा मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्स दोस्रो स्थानमा यथावत रहेको छ। 158 रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक। कंग्रेस सम्बन्ध कर्मचारी युनियनको राष्ट्रिय सम्मेलन आजदेखि चितवनमा शुरू, प्रधानमन्त्री कोइरालाले केही बेरमा उद्घाटन गर्ने। शान्ति र संविधानको विषयलाई बिर्सेर नेकपा माओवादीसँग एकता गर्न लागेको भन्ने आरोप गलत भएको एकीकृत माओवादीका अध्यक्ष दाहालको भनाई। आगामी सार्क शिखर सम्मेलनका लागि सम्मेलन स्तरको खोजी, काठमाडौँ र पोखरा सम्भाव्यता अध्ययन जारी। पूर्वी युक्रेनका दुई क्षेत्रमा स्वतन्त्रताका लागि आज जनमत संग्रह हुँदै सिरियाको होम्स स्थित क्षतिग्रस्त ओल्ड सिटीका सयौं बासिन्दा घर फिर्ता। र 17 राष्ट्रिय पौडी प्रतियोगिता आजबाट शुरू हुने। आईपीएल क्रिकेटमा आज पनि दुई खेल। हवस् त, नेपाल वाणी नेटवर्कको मध्याह बाह्र बजेको राष्ट्रिय खबर सकियो। प्राविधिक साथी अनुसार स्वारलाई धन्यवाद। मोती अमगाई र सन्तोषी अधिकारी विदा भयो। नमस्कार। मनोरञ्जन का लागि सुनो हजुर रेडियो। नमस्कार खडानन्द गुरु। नमस्कार नमस्कार। लौ न गुरु, मेरो यो गाडी जहाँ लगेर सर्भिस गरे पनि टल्किँदै टल्किएन। मेरो हात हेरेर भनिदिनु पर्यो यो गाडीलाई कहाँ लग्यो भने नयाँ जस्तै हुन्छ। लौ न गुरु। हरि ओम तत्सत् नारायण नारायण काशी काशी। हेर्न यो बच्चाको बुद्धि, यस्तो कुरो पनि हात हेरेर भन्नुपर्छ त? यस्तो कुरो त सबैलाई थाहा छ नि। खैरनी चार मगनी चोक पर्सामा रहेको कङ्काली अटो वर्कसम्म जाऊ न, तिम्रो गाडी नयाँ जस्तै हुन्छ नि। पूर्वी चितवनमा पहिलो पटक हाइड्रोलिक तरिकाले काम गरिने ज्याकवास। हामी कहाँ सम्पूर्ण किसिमका लाइट गाडीहरू, डेन्टिङ पेन्टिङ तथा इलेक्ट्रिक सम्बन्धी सम्पूर्ण काम गरिन्छ। सम्पर्क कंकाली अटो वर्कसप खैरनी चार मगनी चोक पर्सा उपहार मार्बल सँगै प्रोप्राइटर कृष्ण बिक। मोबाइल 98036364066। स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ, स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ, थाहा छैन र हजुरलाई एकै ठाउँमा पाइन्छ। न्यू नेसनल बुक्स एन्ड स्टेसनरी, जाउँ सधैँ सम्झेर सौरा चोक घरी घरी। न्यू नेशनल बुक्स एन्ड स्टेसनरी जाउँ सधैँ सम्झेर सौरा चोक घरिघरि जाउँ सधैँ सम्झेर सौरा चोक घरिघरि हामी कहाँ सरकारी विद्यालय बोर्डिङ स्कुल तथा क्याम्पसका पाठ्य पुस्तकहरू धार्मिक किताब अफिसका लागि आवश्यक पर्ने स्टेसनरी सामानहरू खेलकुदका सामग्रीहरू पाइनुका साथै एनसेलको सिम कार्ड एनटिसी एनसेल र युटिएलको रिचार्ज कार्डहरू होलसेल मूल्यमा बिक्री गरिन्छ सम्पर्क न्यू नेशनल बुक्स एन्ड स्टेसनरी रत्नगर एक सौराहा चौक चितवन फोन 0556625519 मोबाइल 98550161619 सम्झेर सौरा चोक घरिघरि जाउँ सधैँ सम्झेर सौरा चोक घरिघरि रेडियो अर्पण 104.5 मेगाहर्ज ला ला ला ला la la la la la la la la la la la la la la la la la la la la की गलियों में फूलों में गलियों में सपनों की गलियों में तेरे बिना कुछ कहीं ना तेरे बिना भी क्या जीना ओ साथी रे अंबर तक मेरी नजर में तू ही तू है प्यार ये टूटे ना प्यार ये टूटे ना तू मुझसे रूठे ना साथ ये झूठे कभी ना तेरे बिना भी क्या जीना ओ साथी रे तुझे मेरे सपने सारे तेरे बिना मेरी तेरे बिना मेरी मेरे बिना तेरी ये जिंदगी जिंदगी ना तेरे बिना भी क्या जीना ओ साथी रे क्या जीना, तेरे बिना भी क्या जीना। रेडियो अर्पण 104.5 MHz। नींद नहीं आ रही इसलिए गाना गा रही है। तुम सो जाओ। ठीक।

चुपके चुपके सबसे बनाने को पंच के दिन के जमा गोरी तेरा गाँव बड़ा प्यारा मैं तो गया मारा आके यहाँ रे आके यहाँ हुए झरने मन को लगे हरने ऐसा कहाँ रे ऐसा कहाँ रे उस पर रूप तेरा सादा चंद्रमा जुआदा आधा जवारे आधा जवारे अपनी धुन में मगन डोले लोग यहाँ बोले दिल की जबारे गोरी तेरा गाँव बड़ा प्यारा मैं तो गया मारा आके यहाँ रे उस पर रूप तेरा सादा चंद्रमा जुआदा आधा जवारे रेडियो अर्पण 104.5 मेगाहर्ट्ज धुन तेरे आजा रे ओ मेरे दिल भर आजा, दिल की प्यास बुझा जा रे। उजला उजला नर्म सवेरा रूह में मेरी झांके, उजला उजला नर्म सवेरा रूह में मेरी झांके। प्यार से पूछे कौन बसा है तेरे दिल में आके, आजा रे ओ मेरे पर आजा, तू ही आके बता जा रे। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज़।

चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ। सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ 10 फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराज बकुल्लर प्रोप्राइटर राज श्रेष्ठ। मोबाइल नम्बर 9894508572 र 9895049280। साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ। अर्पण टाइम चेन्ज अहिले दिउँसोको 1 बज्यो।